श्रोता सुनिहाल्नु भयो यो बिजल्ली यो आँसु, कहिले सुन्ने यहाँका नेताहरूले, कहिले सुन्ने यी दलहरूले खुब मुक्तिका कुरा गर्छन्, खुब परिवर्तनका कुरा गर्छन्, तर यो बिजल्ली यस्तो छ जसको घरमा चुलो बोल्न सकिरहेको छैन, बिहान बेलुकाको गुजारा चलाउन गाह्रो छ, र पनि यी भोटका लागि यिनीहरू जहिले पनि अगाडि सर्छन्। यिनीहरूलाई एकछिन चुनाव ताका यी दलित समुदायलाई रक्सी खुवाएर मासु कटाएर भोट माग्ने प्रचलन अझै हट्न सकेको छैन हाम्रो समाजबाट। तर यस देशका दलित समुदायले कहिले चेत पस्ने हो त्यो थाहा छैन, कसरी दलहरूलाई चिन्ने, कसरी मुक्तिको बाटो खोज्ने यो बुझ्न सकेका छैनन्। र म फेरि यी भाइ रोइरहेका छन्, जीवनको दुहाई मागिरहेका, 16 वर्षको कलिलो उमेरमा के थियो होला चाहना, कक्षा 8 पढ्दै गएका उनका साथीहरू अहिले बल खेलिरहेका छन्, घुमिरहेका छन्, हाँसिरहेका छन्, नाचिरहेका छन्, र यिनी रोएर यहाँ बसिरहेका छन्। बाबा के भन्न मन लाग्छ? म पढ्न चाहन्छु, मेरो साथीहरू पढ्न चाहन्छु। पढ्न चाहन्छ? हजुर। किनभने हाम्रो घरमा आर्थिक स्थिति नै छैन, मलाई मनट गर्ने भरिया कोठाटीमा बास, ठाटीमा बास, धनी साउको महलमा तमासा, हामीलाई त सधैँ नै आपद विपद के सुनौ हजुर, आएनन् भरियाका ठाटीमा बास, ठाटीमा बास, धनी साउको महलमा तमासा, हामीलाई त सधैँ नै आपद विपद के सुनौ हजुर, आएनन् भरियाका दिन। बाबा पक्कै पनि तिमीलाई यो वचनका खबर सुन्ने मान्छेहरूले पक्कै पढ्ने तिम्रो इच्छा पुरा गरिदिने छन् भन्ने मलाई विश्वास लागेको छ। हुन त यस्ता दुखी गरिबहरूको बारेमा कुरा उठाउँदा म आफैलाई पनि कहिलेकाहीँ तारो बनाउने गर्छन्, तर पनि तपाईँहरू जस्ता पीडितहरूको आवाज बुलन्द गर्न सकिरहँ। बोल्नुहोस् बाबु, के थियो इच्छा, आज के भयो? बाबा तपाईँले सुन्नु भएको छ कतिपय राजनैतिक दलहरूले के बोलिरहेका छन्। आज यो समुदायको अवस्था यस्तो छ, यस्ता समुदायहरू जसले उपचार पाउन सकेका छैनन्, जसको घरमा रातभरि सुत्नु छैन पानी आएको बेलामा, ती समुदायलाई अझै यिनीहरू त अगाडि बढिसके भनेर पनि भाषण छाँटेका छन्। यो अवस्था नदेख्नेहरू किन यसरी भाषण छाँटिरहेका छन्? अनि यहाँनिर यी बाबुहरूको अभिभावक, उहाँका बुवा त यहाँ हुनुहुन्न घरमा, र तपाईँले एकचोटि थालमा पैसा माग्दै पनि हिँड्नु भएको थियो यी बाबुको उपचारका लागि। तपाईँको नाम चाहिँ के पर्नुहुन्छ? यहाँको उपचारको लागि तपाईँले के गर्नुभयो? मैले यहाँ गाविसबाट 2000, वन कार्यालयबाट 2000, यस्तै जम्मा पारेर मैले स्कुलहरूसित जम्मा पारेर मैले 45,000 जति यहाँबाट। कुन कुन विद्यालयले दिए पैसा? ए दार्जिलिङको विद्यालयबाट, छापिलेको विद्यालयबाट, मास्टरहरू छिनबाट, शिक्षकहरूले धेरै गरे, विद्यार्थीहरूले धेरै गरे, हजुर हजुर, विशेष गरेर शिक्षकहरूले र विद्यार्थीहरूले त धेरै सहयोग गर्छन् यस्ता मान्छेहरूलाई भन्ने कुरा मैले 2-3 घटनाबाट थाहा पाइसकेको छु। र अब यिनको बिचल्ली जुन छ, यिनलाई पढाउने चाहना पुरा गर्न सकिने अवस्था के छ? अब हाम्रो आर्थिक हाम्रो ठिक छैन हजुर, अब यस्तै छ आर्थिक समस्या, अब पर्ने हो, अब कोही संस्थाहरूले कोही डाल निकायहरूले हेरिदिनु भयो भनेर तपाईँको खबरले केही कसैको मनोबल जिते, त्यतिबाट हो पर्ने उपाय, नत्र यहाँ केही उपाय छैन। मलाई आशा छ पक्कै पनि दयावान महानुभावहरूले जे सुन्नु भएको छ, जे अवस्था बुझ्नु भएको छ, जति सके एक रुपियाँ मात्रै भए पनि, एकजनाले एक रुपियाँ भए पनि सहयोग गर्नुहुनेछ, यिनको उपकार हुनेछ, यो घरमा चुलो बल्नेछ, यी बाबुको कमसेकम पढ्ने इच्छा पुरा हुनेछ। अनि तपाईँको ऋण चाहिँ कसरी तिर्नुहुन्छ? अब तपाईँको यो जग्गा दुईरो पनि जग्गा रहेछ, मैले एउटा सानो खरको झुपडी देखिहालेँ मैले यहाँको तपाईँको अवस्था, यो 10-12 लाख रुपियाँ ऋण तिर्नुपर्ने अवस्था छ, तपाईँले तिर्न नसक्ने त के हुन्छ? तपाईँ घरबास उठ्छ, के हुन्छ? घरबास उठ्ने सर, अब के गर्ने? अब हाम्रो इन्डियाको यहाँ गाउँघरको ऋण होइन, मलाई इन्डियाबाट यहाँ दुनियाँको ऋण लागेछ मलाई। अब उहाँ इन्डियाबाट मैले तिनी अस्पतालबाट मैले तिनी ओगिल लगाएर निकालेछु, हामीले पुलिसले यहाँ बाँधेर लग्छन् सर, हामीलाई सब इन्डियाबाट पुलिस आन्छन्, हामीले नेपाललाई खोज्दै खोज्दै हामी त्यस्तो कार्ड पत्र बनाएर, हाम्रो घरमा मेरो 3 छोरी छन्, म छोरी भेट्न जान्छु भनेर म त्यस्तो गएर आएछु सर। मलाई केही उपाय छैन न, मलाई बाँचे जस्तो भयो न, बाँचेर मरे न जस्तो, बाँचेर केही फाइदा छैन, मलाई काल आएन सर, हामीलाई केही उपाय छैन, हाम्रो जमिन जग्गा पनि छैन, न गोठमा एउटा सम्पेट बेचेर केही गरौँला भन्नु, घरको छानाबाट पानी चुहुन्छ, बस्ने घर छैन गटिलो, ऋण केले तिरौँ मैले? थोरा सहयोग कोही सुन्ने सरहरू, हामीले थोरा सहयोग केही दे, हामीले कोही ऋण तिर लाग्यो भन्ने उपाय छ सर मेरो? अरू केही उपाय छैन मेरो। यी अमृत विश्वकर्मा वर्ष 16 दर्लिङ गाविस नम्बर 6 गैराबारीका यी बाबु नेटा दर्लिङ उच्च माध्यमिक विद्यालयमा पढ्दा पढ्दै उनी मजदुरी गर्न गएको 5 नबित्दै सडक दुर्घटनामा परेर दुवै खुट्टा गुमाएर लडिरहेका छन्। सुन्नुहुने सबै महानुभावहरू, तपाईँ जो कोही हुनुहुन्छ, जहाँबाट हुनुहुन्छ, पक्कै पनि उहाँलाई सहयोग गर्न हात अगाडि बढाउनु हुनेछ भन्ने आग्रह गर्दै अन्तिममा म यी भाइसँग उनको मनको कुरा राख्न चाहन्छु। बाबु, तिम्रो इच्छा के थियो, आज के भयो? इच्छा त धेरै पर्ने थियो, के गर्ने, मेरो भाग्यमा आइरहेछ, के गर्ने, मेरो बाबा आमालाई मैले यतिखेर पाल्ने बेलामा मेरो बाबा आमा बुढाबुढी हुनुभयो, मैले पाल्ने बेला बाबा आमा मलाई पाल्ने हुनुहुन्छ, मलाई यस्तो देखेर मलाई त लाग्छ म उत्तिकै नै भएको भए हुन्थ्यो। यो खबर जति दाजुभाइ दिदीबहिनीहरू जहाँ कोही भन्ने सुन्नुहुन्छ तपाईँहरूले, एक रुपियाँ भने मद्दत गर्नुभयो भने म तपाईँहरूको आभारी हुनेछु। मेरो जिन्दगी यस्तै, म पढ्ने कत्रो केही केही इच्छा थिएन, तर मेरो बिचमा नै असफल भयो। बगरले पानी बर्खामा मायाको भेल पाउँछ, सोचेको थिए दुःखमा मेरो कसैको त आँखा रसाउँछ, किन कि एक दिन सोचको पानी यो दुनिया। अब यो ऋण तिर्न त नसकौला, तिम्रो पढ्ने चाहना सायद पुरा गरिदिनुहुन्छ कि भन्ने मलाई लाग्छ बाबा। हजुर, हिम्मत नहारा है। मेरो पढ्ने इच्छा पूरा गर्नुहोस् तपाईँ प्रिय प्रिय हौसलाका खबर सुन्नुहुने श्रोता जसरी भए पनि यी बाबुको ऋण किन्न त नपुग्ला तर पनि यिनलाई पढ्ने इच्छा पुरा होस् र यस्ता चुनाव भइरहन्छन् यी चुनाव लड्ने नेताहरू जित्ने सभासदहरूले यो आवाज सुनिरहनु होला र ती कार्यकर्ताहरूले जसले जुड्की मुड्की गर्नुभएको छ जित्नका लागि उहाँहरूले पनि आएर यस घरमा आएर हेर्नु होला यो पीडा बुझ्ने कोसिस गर्नु होला भन्ने कामना गर्दै म यस घरबाट यस चुलोबाट म बिदा हुन चाहन्छु बाबु अपिल गर्नुहोस् मलाई दाजुभाइ सुन्ने हुने सम्पूर्ण सुन्ने होला मलाई मद्दत गर्नु होला अनि मेरो इच्छा पुरा दिनु होला म तपाईँहरूको यो आभारी जिन्दगीभर भुल्ने छैन श्रोता यिनको बिलौनालाई सुनेर जति सक्नुहुन्छ सहयोग गरिदिने कोसिस गर्नुहोला र यहाँहरूले गरेको सहयोग तुरुन्तै खाता खोलिनेछ र हामीले त्यो खाता नम्बर दिनेछौँ भन्दै म यहाँबाट बिदा चाहे हस् त धन्यवाद है बाबा हजुर धन्यवाद यिनै गतिविधिका साथ ओजेलका खबरको निर्धारित समय सकिनै लागेको छ बिदा हुनु पूर्व ओजेलका खबरप्रति तपाईँको प्रतिक्रियाका लागि ठेगाना यस प्रकार छ सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज पोस्टबक्स नम्बर 111 पत्रचार गर्नुहोला वा स्टुडियोको टेलिफोन नम्बर 079-520-740 र 98-570-61-530 मार्फत पनि तपाईँको अमूल्य सुझाव सल्लाह दिन सक्नुहुनेछ अवस् त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता अनि प्राविधिक मित्र तुलसी म्युजिकलाई पनि विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते